58। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556362090। रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। स्थानीय समाचार विस्तारमा, चितवनको नानगढ स्थित पुलसुकमा ट्रकको ठक्करबाट गैराती एक महिलाको मृत्यु भएको छ। पोखरा बस पार्कबाट पुलसुकतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट भरतपुरकी 25 वर्षीय पवित्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पोखरा बस पार्कबाट पुलसुकतर्फ आउँदै गरेको नासुरप 3480 नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले सुनाएको छ। ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले सुनाएको छ। यस्तै चितवनको भरतपुर एक देवघाटमा बसको छतबाट खसेर एकजना गम्भीर घाइते भएका छन्। आज बिहान मलामी जाँदै गरेको नातिन 692 नम्बरको बसको छतमा खसेर पूर्वी चितवन वीरेन्द्रनगर 5 का 65 वर्षीय रत्नलाल कणेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवन जानकारी दिएको छ। उनको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। आचरण विपरीत काम गर्ने 4 अधिकृत सहित 35 जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले विभागीय कारवाही गरेको छ। गत नौ महिनाको अवधिमा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका मातहतमा रहेर काम गर्ने प्रहरी कारवाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रहरी आचरण र अनुशासनभन्दा बाहिर रहेर काम गरेकाले उनीहरूलाई विभागीय कारवाही गरिएको बताउनुभयो। जनमुख्य ढङ्गबाट काम नगर्ने जो कोहीलाई प्रहरीलाई पनि उहाँले कारवाही गरिने बताउँदै आउनु भएको छ। चितवनमा जिल्ला प्रहरी 9 वटा इलाका 1 वडा र 12 वटा चौकी रहेका छन्। दुर्लभ वन्यजन्तु बाघको क्रियाकलाप एवं सन्तान उत्पादनको अवस्थाबारे विशेष ढङ्गबाट अनुसन्धान सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न दाताको सहयोगमा अनुसन्धान सुरु गरेको हो। निकुञ्जको बाघको वासस्थान रहेको केही ठाउँमा क्यामेरा ट्यापिङ प्रविधिबाट 4 वर्ष लगाएर अनुसन्धान गर्न लागिएको निकुञ्जका सहायक संरचना अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। सो अन्तर्गत वर्षको 4 पटक 15 दिनसम्म क्यामेरा ट्यापिङबाट बाघको गतिविधि लिइने उहाँले बताउनुभयो, जसका लागि 15 वटा क्यामेरा प्रयोगमा ल्याइएको छ। अनुसन्धानलाई चितवन राष्ट्रिय निकुञ्जको सुकेभार क्षेत्र अन्तर्गत खुरिया मुहानदेखि डुम्रियासम्म र माडीको बनखट्टादेखि बोटे सिमरासम्म सीमित गरिएको छ। त्यही ठाउँमा 4 वर्षसम्म वर्षको 4 पटक ट्यापिङ गरी बाघको नियमित क्रियाकलाप बानी बेहोरा सन्तान उत्पादनको अवस्था स्वास्थ्य स्थिति अन्य जनावरसँगको सम्बन्ध लगायतका विषयमा जानकारी सहायक संरचना अधिकृत पौडेलले जानकारी दिनुभयो। सबै तस्विरलाई संकलन गरी 4 वर्षपछि सम्पूर्ण अवस्थाबारे अनुसन्धानले पूर्णता पाउने निकुञ्जले जनाएको छ। नेपालमा यस किसिमको विशिष्ट प्रकारको अनुसन्धान पहिलो पटक गरिएको हो। यस अन्तर्गत पहिलो चरणको क्यामेरा ट्यापिङ कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा 120 वटा बाघ रहेका छन्। यो निकुञ्ज बाघको वासस्थानका लागि उत्कृष्ट मानिन्छ। नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मध्यमाञ्चल क्षेत्रीय कार्यालय भरतुरमा अझै 1.5 लाख पाठ्यपुस्तक अभाव देखिएको छ। अहिलेसम्म करिब 8 करोड बराबरको 17,25,000 थाना पुस्तक बिक्री भइसकेको क्षेत्रीय कार्यालय भरतपुरले जनाएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालय भरतुरमा कक्षा 9 र 10 को विभिन्न विषयका पाठ्यपुस्तक अभाव रहेको छ। कक्षा 9 को विज्ञान नेपाली जनसङ्ख्या तथा वातावरण, कक्षा 10 को ऐच्छिक गणित शिक्षा जनसङ्ख्या तथा वातावरण र कक्षा 6 को नैतिक शिक्षा पाठ्यपुस्तक अभाव रहेको जनक शिक्षा सामग्री केन्द्र मध्यमाञ्चल क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख तिलक बहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँले गत वर्षको भन्दा यस वर्षको चैत्र वैशाख महिनामा पुस्तक बढी बिक्री वितरण गरे पनि अभाव कायम रहेको बताउनुभयो। यस वर्ष पुस्तकको अभाव हुन नदिन चैत्र र वैशाखमा अधिकांश स्थानमा पुस्तक पुर्याइएको भए पनि माग अनुसार सबै ठाउँमा पुस्तक पुग्न नसकेको अधिकारीको भनाइ छ। जेठ 20 गतेभित्र सबै पाठ्य पुस्तक आइपुग्ने उहाँले बताउनुभयो। केन्द्रले नारायणी र लुम्बिनी अञ्चलका 11 जिल्लामा किताब पठाउने गरेको छ। जनक शिक्षा सामग्री केन्द्रले यसअघि पाठ्य पुस्तक साझा प्रकाशनलाई दिने र साझाले पुस्तक व्यवसायलाई वितरण गर्ने गरेको भए पनि यस वर्ष आफै वितरण गरेको छ। लुम्बिनी अञ्चलमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेका कक्षा 8 सम्मका पुस्तक प्राइभेट रूपमा पनि बिक्री वितरण हुने गरेको छ। कक्षा 9 र 10 को पाठ्य पुस्तक लुम्बिनी अञ्चलमा पुगिसकेको केन्द्रले जनाएको छ। चितवनमा दर्ता प्रक्रियामा व्यवसायले ढिलाइ गरेका कारण केही ढिला भएको जनक शिक्षाको भनाइ छ। गत वर्ष जनक शिक्षाले नारायणी र लुम्बिनी अञ्चलमा 20 लाख थान पुस्तक वितरण गरेको थियो र यस वर्ष पनि सोही हाराहारीमा बिक्री हुने केन्द्रको अनुमान छ। पूर्वी चितवनको खैरिनीमा आज निशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ। गान्धी ग्लोबल फेमिली नेपालको आयोजना र खैरिनी उद्योग वाणिज्य संघ चितवनको संयोजकत्वमा 24 कोटी चोकमा आयोजना गरिएको सो शिविरमा 800 जनाले मधुमेह परीक्षण गराएको गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सूर्य भूषालले जानकारी दिनुभयो। मधुमेह परीक्षण गराएकाहरू मध्ये 195 जनामा मधुमेहको लक्षण देखिएको आयोजकले जनाएको छ। नेपालमा मधुमेहका बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा सर्वसाधारणलाई जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको खैरिनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिनुभयो। भारत सरकारको सहयोगमा सञ्चालित नेपाल भारत मैत्री चिकित्सा शिविर अन्तर्गत चितवनमा 2800 सर्वसाधारणको मधुमेह परीक्षण गर्ने योजना बनाइएको गान्धी ग्लोबल फेमिली नेपालले यसअघि जेठ 5 र 6 गते पश्चिम चितवनको शारदा नगरमा निशुल्क शिविरको आयोजना गरी 1,750 जना सर्वसाधारणको मधुमेह परीक्षण गरेको थियो। यसै विश्व संस्थाले आज मधुमेह परीक्षण गरिएका मध्ये मधुमेह रोगको पुष्टि भएका बिरामीहरूलाई 6 महिनाका लागि निशुल्क औषधि समेत वितरण गरेको आयोजक संस्थाका अध्यक्ष भूषालले जानकारी दिनुभयो। यस्तै रत्नगर सम्होनामा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र रत्नगर, सामुदायिक स्वास्थ्य केन्द्र बछौली र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा भएको निशुल्क आँखा शिविरमा 237 जनाको आँखा जाँच गरिएको छ। आँखा जाँच गरिएका मध्ये 30 जनामा मोतियाबिन्दुको समस्या देखिएपछि भरतपुर आँखा अस्पतालमा निशुल्क आँखाको अपरेसन गर्न भर्नाको लागि सिफारिस गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ। जिल्ला विकास समिति चितवनले विपद व्यवस्थापन कार्यका लागि 14,86,218 रुपियाँ खर्च भएको जनाएको छ। 15 लाख बराबरको सो कोर्समा विपद व्यवस्थापनका लागि चालु आर्थिक वर्षका लागि 13,782 रुपियाँ मात्र बाँकी देखिएको छ। विगत 2064 सालदेखि सञ्चालनमा आएको प्रकोप व्यवस्थापन कोष मार्फत चालु आर्थिक वर्षमा जीविसले धेरैलाई आगलागी राहत वितरण गरेको छ। विभिन्न गाविसमा घर आगलागी भएका 34 परिवारलाई कोष मार्फत 1,23,500 रुपियाँ वितरण भएको योजना शाखा कम्प्युटर अधिकृत टिकाराम कडेलले जानकारी दिनुभयो। 2,500 देखि 7,500 रुपियाँ बराबरको राहत दिएको कडेलले जानकारी दिनुभयो। कोषबाट तार जाली खरिद, तार जाली बुन्ने कार्य, तार ढुवानीमा रुपियाँभन्दा धेरै खर्च भएको छ। जीविस चितवनका सूचना अधिकृत बलराम लोटेलले विपद व्यवस्थापनका लागि स्रोत साधन परिचालनका लागि स्थानीय सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। तारजालीतर्फ 9,95,000 खर्च भएको जीविस चितवनले सनाएको छ। यस्तै नारायणी नदीको माथिल्लो तटीय क्षेत्र देवघाट राप्ती नदीको माथिल्लो तटीय क्षेत्र रजैयाको मौसम तथा वर्षा मापन केन्द्रका कर्मचारीलाई मासिक पारिश्रमिक बापत 36,000 रुपियाँ खर्च भएको छ। यस्तै चट्याङ र शीतलहर तथा सामाजिक सुरक्षा सम्बन्धी सन्देशका लागि 4,925 रुपियाँ खर्च भएको छ। जीविसले कोषका लागि आगामी आर्थिक वर्षका लागि 25,00,000 बराबरको बजेट समेत प्रस्ताव गरिसकेको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरोधमा आज अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले चितवनका कलेजहरू बन्द गराएको छ। बन्दका कारण कलेजहरूमा पठन पाठन अवरुद्ध बन्न पुग्यो। निर्वाचन बहिष्कार गरेका विद्यार्थी संगठनहरूले जेठ 11 गतिसम्मका लागि कलेजहरू बन्द आह्वान गरिएको नेकपा माओवादी निकटको अखिल क्रान्तिकारी चितवनका उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो। उहाँले निर्वाचनको सशक्त रूपमा विरोध गर्ने बताउनु त्रिभुवन विश्वविद्यालयले यही जेठ 18 गते सुभियो निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ, जस अनुसार आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ। चितवनमा भने भोलिदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन हुने क्याम्पसहरू बीच सहमति भएको निराशिभियो चितवनका निवर्तमान अध्यक्ष निरज भट्टले जानकारी दिनुभयो। चितवनमा भरतपुरका 4 गरी 13 क्याम्पसहरूमा सुभियो निर्वाचन हुँदैछ। कङ्ग्रेस र एमाले निकटका विद्यार्थीहरू निर्वाचनको पक्षमा देखिएका छन् भने एकीकृत नेकपा माओवादी र नेकपा माओवादी लगायतका 19 विद्यार्थी संगठनहरू त्यसको विरोधमा उत्रिएका छन्। चितवनका स्थानीय विकास अधिकारी एक वर्षीय कार्यकाल पूरा गर्दै सुरुवा हुने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट चितवनमा स्थानीय विकास अधिकारीका रूपमा आउनुभएका तिलक पौडेल पुनः मन्त्रालय नै सरुवा हुन लाग्नु भएको हो। मन्त्रालयमा हुँदा सदस्य सचिवका रूपमा नगर क्षेत्र निर्धारण सिफारिस समितिमा काम गरेकाले स्थानीय विकास अधिकारीलाई पुनः समितिमै जिम्मेवारी दिने तयारी समेत भएको जनाइएको छ। चितवनमा स्थानीय विकास अधिकारीका रूपमा ताप्लेजुङमा कार्यरत भरत मणि पाण्डे सोमबारदेखि आउन लाग्नु भएको जीविस चितवनले जनाएको छ। पाण्डे भरतपुर 10 निवासी हुनुहुन्छ। पत्रकार भेटघाट कार्यक्रम गर्दै स्थानीय विकास अधिकारी तिलक पौडेलले देवघाट धार्मिक पर्यटकीय चक्रपथ निर्माण प्रक्रिया अघि बढाइने पर्यटन गुरु योजना कार्यान्वयन गर्ने अस्थायी करार ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया अघि बढाइने लगायतका केही योजना सफल नभएको बताउनुभयो। उहाँले एक गाविस एक मुख्य सडकको नीति जिल्ला परिषदबाट सिफारिस भएको भन्दै विकासका कार्यमा स्थानीयको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। पौडेलको एक वर्षीय कार्यकालमा चितवनमा पर्यटन सूचना केन्द्रको स्थापना 63 सालपछि जिल्ला शिक्षा समितिको गठन वाल्मिकी आश्रमको गुरु योजना जिल्ला परिषदबाट पारित गरी कार्यान्वयन सुरु माडीमा बाढीबाट विस्थापित भएकाहरूको स्थानान्तरण प्रक्रिया अघि बढाइने कर्मचारीको विद्युतीय हाजिरीको सुरुवात जस्ता कार्य भएका थिए। भरतपुर नगरपालिकाले बालकुमारी उच्च माविको स्वामित्वमा रहेको जग्गामा फुटपाथ व्यवसाय व्यवस्थित गर्ने भने भौतिक पूर्वाधार तयार गरे पनि फुटपाथ व्यवसायीहरू आन्दोलित बनेका छन्। नगरपालिकाले 2064 सालदेखि UAIP र ADBCसँग ऋण लिएर नानगढ बालकुमारी तरकारी बजारमा 29 सटर 3 घुम्ती 6 स्थायी टहराको पूर्वाधार तयार गरिसकेको छ। नगरपालिकाले गोन्द्राङ फुलचुक पोखरा बस मार्ग आसपासको मुख्य सडकमा फुटपाथ व्यवसाय सञ्चालन गर्न नपाइने भनी बारम्बार जानकारी गराएको थियो। नारीगढ क्षेत्रका करिब 200 बढी फुटपाथ व्यवसायीहरूले नगरपालिका गेटमा साना स्वरोजगार व्यवसायलाई धरपकड गरेको भन्दै राखेको कालो छन्दा करिब 10 मिनटमै नगरपालिका कर्मचारीले फालिदिएका थिए। बजार क्षेत्रमा ट्राफिक चाप बढ्न थालेपछि नगरपालिकाले सरसफाई अभियानसँगै फुटपाथ व्यवसाय हटाउने अभियान फागुनदेखि नै सुरु गरेको थियो। फुटपाथ व्यवसाय संयुक्त सङ्घर्ष समिति संयोजक विष्णुराम लामिसानेले नगर प्रमुखले विगतमा भएका सहमति उल्लङ्घन गर्दै उचित बजारको व्यवस्थापन गर्न नसकेको बताउनुभयो। यता नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले कानुन बेचेर फुटपाथमा बसेर व्यवसाय गर्नेलाई कारवाही गरिने बताउनुभयो। उहाँले केन्द्रीय बस टर्मिनल भरतपुर नजिकै मिनी मार्केट सञ्चालन गर्न फुटपाथ व्यवसायलाई आग्रह गर्दा नमानेको भन्दै तयार अवस्थामा रहेको बालकुमारी तरकारी बजारमा गएर व्यवस्थित रूपले व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो। नगरपालिकाले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न तयार गरेको सो तरकारी बजारका लागि वर्षेनी 5 लाख भन्दा बढी ब्याज दिँदै आइरहेको छ। रोटरी क्लब अफ नानकटले आज दाहा खाने साथ खेतबारीलाई विविध रूपमा रोटरी सामुदायिक गाउँ भनेर स्थापना गरेको छ। क्लबका अध्यक्ष सहनलाल प्रधानले आज रोटरी इन्टरनेसनलबाट मान्यता प्राप्त प्रमाणपत्र आरसिसी खेतबारीका संयोजक दुर्गा बहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो। गरिबी र पिछडीको समुदायलाई लक्षित गरेर क्लबले खेतबारीलाई रोटरी सामुदायिक गाउँको रूपमा विकास गर्न लागेको हो। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रधानले खेतबारी गाउँ रोटरीको संसारमा प्रवेश गरेको दिन भएकाले आजको दिन गौरवको रूपमा रहेको बताउनुभयो। सफा खानेपानी, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको विषयमा रोटरीका कार्यक्रममा केन्द्रित हुने भन्दै उहाँले गाउँ विकासका लागि रोटरी क्लब माध्यममा मात्र भएको बताउनुभयो। यसैबीच आज सोही गाउँमा 3 महिने सिलाइ कटिङ तालिमको उद्घाटन गरिएको छ। तालिमको रोटरी क्लब अफ नानकटका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले उद्घाटन गर्नुभयो। उद्घाटन पछि बोल्दै संस्थापक अध्यक्ष प्रधानले रोटरी क्लब अफ नानकट स्वार्थ भन्दा माथि सेवा भन्ने भावले स्थापना भएकोले क्लबले गरिब र विपन्न परिवारलाई लक्षित गरेर कार्यक्रम गरेको बताउनुभयो। उहाँले गाउँमा आएका अवसरलाई छोपी आर्थिक उन्नतिमा लाग्नका लागि आग्रह समेत गर्नुभयो। रत्नगर सात प्रगति टोल निवासी रोशन आचार्यबाट गए राति 1,25,000 मूल्य बराबरको तयारी कार्ड चोरी भएको छ। घर बनाउनका लागि तयारी अवस्थामा रहेको 4 थान ढोका, 7 फुट 25 थान चौकोस चोरी भएको आचार्यले जानकारी दिनुभयो। घरमै राखेको ती तयारी कार्ड बिहान मात्र थाहा पाएको उहाँले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाप्रति तपाईँको विचार के छ? ए, जनसम्पर्क स्थापित गर्ने प्रयास, बे, सस्तो लोकप्रियता, सी, कार्यान्वयनमा चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोणावीरग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन 9 BC काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-563-063, मोबाइल नंबर 98550-61743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556-5362-25, 5363-33, फ्याक्स नम्बर 0556-5363-33। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@gmail.com। हवस् त, अर्पण सबैका लागि